نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. ग्यारहवें पारे का रुकू नंबर 14 है, आयत नंबर 83 से 92 तक, सूरत यूनुस। पारा नंबर 11, रुकू नंबर 14, आयत नंबर 83 to 92। पहले लफ्जी तर्जमा लिखेंगे। फमा आमना, तो ना ईमान लाए, लिमूसा मूसा पर, इल्ला जुर्रियतुन मगर चंद नौजवान, मिन कौमी ही उसकी कौम में से, अला खौफिन खौफ की बिना पर, मिन फिरौना फिरौन से, व मलाइहिम और इनके सरदारों में से, ऐं यफ्तीनहुम के वो फितने में डाल देगा इनको, व इन फिरऔना और बेशक फिरौन, लआलिन अलबत्ता बड़ा सरकश था, फिल अर्दी ज़मीन में, व इन नहु और बेशक वो, लमिनल मुसरिफीन यकीनन हद से भर जाने वालों में से था। वकाल मूसा और कहा मूसा ने, या कौमी ए मेरी कौम, इन कुंतुम अगर हो तुम, आमनतुम बिल्लाही ईमान लाए तुम अल्लाह पर, फअलैही तो उसी पर, तवक्कलू तुम सब तवक्कुल करो, इन कुंतुम अगर हो तुम, मुस्लिमीन मुसलमान, फ़कालू तो उन्होंने कहा, अलल्लाही अल्लाह पर, तवक्कलना तवक्कुल किया हमने, रब्बना ए हमारे रब, ला तजअलना न बनाना हमको, फितनतन फितना, लिल कौमी वास्ते कौम के, अज़्ज़ालिमीन जो ज़ालिम हैं, व नज्जीना और निजात देना हमको, बिरहमतिका अपनी रहमत के साथ, मिनल कौमिल काफिरीन काफिर कौम में से या काफिर कौम से, व औहैना और हमने वही की, इला मूसा मूसा अलैहिस्सलाम की तरफ, व अखी ही और उसके भाई की तरफ, अंतबव्वा कि तुम दोनों जगह हमवार करो, लिकौमिकुमा अपनी कौम के लिए, बिमिस्रा मिस्र में, बुयूतन कुछ घरों को, वजअलू और बना लो, बुयूतकुम अपने घरों को, क़िबलतन मरकस यानि किबला, व अकीमुस्सलाह और कायम करो नमाज, व बशीरिल मुमिनीन اور خوشخبری دے دو مومنوں کو. وقال موسیٰ، اور کہا موسیٰ نے، ربنا، اے ہمارے رب، انکا، بے شک آپ نے، آتیتا، دیا تو نے فرعون، فرعون کو، وملأه، اور اس کے سرداروں کو، زینتن، زینت کا سامان، واموالن، اور مال، فی الحیات دنیا، دنیا کی زندگی میں. ربنا، اے ہمارے رب، لیدلو، تاکہ وہ بھٹکائیں، ان سبیلک، تیرے راستے سے. ربنا اطمس، اے ہمارے رب، مٹا دے، علی اموالہم، ان کے مالوں کو، وشدت، اور سخت کر دے، علی قلوبہم، ان کے دلوں کو، فلا یؤمنو، تو وہ ایمان نہ لائیں، حتی، یہاں تک کہ، یرو العذاب الالیم، وہ دیکھ لیں دردناک عذاب. قالا، فرمایا، قد، تحقیق، اجیبت، قبول کر لی گئی، دعوتکما، تم دونوں کی پکار، فاستقیما، پس ثابت قدم رہو، ولا، اور نہ، تتبعان، تم ہرگز پیروی کرنا، سبیل الذین، ان لوگوں کے راستے کی، لا یعلمون، جو علم نہیں رکھتے، وجاوزنا، اور گزار دیا ہم نے، ببنی اسرائیل البحر، بنی اسرائیل کو سمندر سے، فاتبعہم، پھر پیچھا کیا ان کا، فرعون نے، وجنودہ، اور اس کے لشکروں نے، بغین، ضد کے ساتھ، وعدوا، اور زیادتی کے ساتھ، حتیٰ، یہاں تک کہ، اذا، جب، ادرکہ الغرق، پا لیا اس کو غرق ہونے نے، قال آمنت، بولا، میں ایمان لے آیا، انہ، بے شک وہ، لا الہ الا، نہیں کوئی الہ مگر، الذی، وہ ہستی، آمنت، ایمان لائے، بھی ساتھ اس کے، یا اس پر، بنو اسرائیل، بنی اسرائیل، وانا، اور میں، من المسلمین، مسلمانوں میں سے ہوں. آل آنا، کیا اب، وقد عصیتا، حالانکہ تحقیق تو نے نافرمانی کی، قبلو، اس سے پہلے، وکنتا، اور تھا تو، من المفسدین، فساد کرنے والوں میں سے، فالیوم، تو آج، ننجی کا، ہم نجات دیں گے تجھ کو، یا بچا لیں گے تجھ کو، بھی بدنی کا، تیرے بدن کے ساتھ، لتکونا، تاکہ تو ہو جائے، لمن خلفکا، واسطے ان کے جو تیرے پیچھے ہیں، آیتن، ایک نشانی، وَإِنَّا، اور بے شک، كثير بہت سارے من الناس لوگوں میں سے ان آیاتنا ہماری آیات سے لغافلون البتہ غافل ہیں.